आफ्नो बुवालाई मैले धारिलो हतियार तयार गरेर हत्या गरेको हुँ भनेर स्वीकार गरेको अवस्था छ। अदालतमा मुद्दा दायर भइसक्यो त्यसो भए? मुद्दा दर्ता भएर थप अनुसन्धानको प्रक्रियामा छ। युवराज पाण्डे चाहिँ तपाईँको सही साथ चाहिँ घटनास्थलमा जानुभएको थियो रे, म उहाँसँग कुराकानी गर्न सक्छु? यो जघन्य खालको देखियो, किनभने आफ्नै बुवालाई त मारे उनले होइन, र पनि यो घटनालाई लुकाउनका लागि जुन खाडलहरू के कस्तो थियो, कसरी खन्या थिए। म सही साहब युवराज पाण्डेसँग टेलिफोन सम्पर्कमा छु, अहिले यहाँसँग चाहिँ छुट्टी है त। हस् धन्यवाद। हेलो नमस्कार। नमस्कार हजुर, युवराज पाण्डे हुनुहुन्छ होइन? आफ्नै छोराले बाबु मारेको घटना स्थलमा तपाईँ पुग्नु भएको थियो रे होइन? 84 वर्षीय वृद्धलाई आफ्नै छोराले लुरे भन्नेले जुन हत्या गरे भन्ने कुरामा तपाईँ घटनास्थलमै पुग्नु भएको भन्ने सुनिएको छ। तपाईँले घटनास्थलमा के देख्नु भयो? हाम्रो यो प्रहरी टोली सिन्धु जिल्ला खिलुङ्गुरल गाविस वार्ड नम्बर 2 टिसिडी कोटा सुहारा भन्ने ठाउँमा घटना घटेको हो हजुर। उसको आफ्नै घरमा म यो घटना बिहान 16 गते बिहान अन्दाजी 3-4 बजेको समयमा घटेको भन्ने सुनिन आएको थिएँ। बिहान हामी 8 बजे 7:45 हामी घटनास्थल पुगिसकेको पुग्दा जो घटना घटाउनेको आफ्नै घरमा उसले आफ्नो बाबुलाई वर्ष 51 को यो लुरे भन्ने फणबहादुर सार्कीले आफ्नै 84 वर्षको बुवा फणबहादुर सार्कीलाई यो हँसिएर खुर्पाले हिर्काएर मारेको भन्ने सुनिन आएको थियो। त्यही सोही घटना प्रकृति हेर्दा सोही हँसिया पनि त्यही थियो र उसले आफ्नो बाबुलाई मारेर घर नजिकै आँगनभन्दा तल्लो गरामा पुरेको अवस्थामा रहेको थियो। गाउँलेहरू केही मान्छेहरू भेला जम्मा रहेको अवस्थामा हामी पुगेको थियो। त्यो सब चाहिँ निकाल्नुभयो खाडलबाट? हजुर, हामी म पुग्दा मेरो म लगायत मेरो प्रहरी टोली पुग्दा त्यो खाडलमा उसको मृतक बाबुको लास देखिएको थियो, पुरेको अवस्था थियो, जहाँ कि भर्खरै खनेको आलो माटोको आधारले हामीले यहीँ पुरेको हुनुपर्छ र उसलाई उसको सोधपुछ गर्दाखेरि जो हामीले पक्राउ गरेका थियौँ मार्ने छोरा लुरे भन्ने फरवाल सार्कीलाई हामीले सोधपुछको आधारमा त्यो खनिएको ठाउँमा हामीले खोतलेर उसको बाबु मृतकको लास निकालेका हौँ। कहाँ कहाँ चोट थियो? उसको सबको उसको आफ्नो बाबुकोलाई सोधे अनुसार हामीले खाडलबाट निकाल्दाखेरि अनुहारमा बढी त अनुहारमा चोट थियो, अनुहारमा हिर्काएको अवस्था थियो र टाउकामा हँसिएको त्यो चुच्चाले कोपिएको जस्तो चोट थियो, 9 ठाउँमा थियो, टाउकामा बढी चोट थियो। अन्य परिवारहरू रहन्छन् त्यहाँ? घटना घटेको स्थल उसको आफ्नै घरमा उसको जो मृत्यु मृतक र मृत्यु मार्ने भयो उनीहरू दुवैजना मात्रै त्यस दिन त्यो घरमा रहेछन्। त्यो रात र धेरै पहिला उसको जो मृतक बुढाएको श्रीमती पनि मरिसकेका र मृत्यु त्यो जो मार्ने छोराहरू लुरे भन्ने खडबाल सार्कीको पनि श्रीमती पहिले नै 3-4 वर्ष पहिले नै अर्को विवाह गरेर गएको भन्ने गाउँलेबाट सुनिन आएका हौ र उसको यो खडबहादुर सार्कीको छोराहरू त्यस दिन त्यो घरमा रहेनछन्। भनेपछि बाउ छोरा मात्रै बसेका? हजुर, त्यो रात जुन घटना घटेको रात चाहिँ बाबु छोरा मात्रै त्यही घरमा बसेका सुतेका र त्यसको राति अब करिब बाबु छोराको झगडामा साह्रै किचिस गरे मैले हँसिएर हिर्काइदिएँ भन्ने समेत भनेका थिए। पन्छिनाका लागि होइन लुकाएको अवस्थामा यो जघन्य खालको चाहिँ हो है? यो घटना प्रकृति हेर्दा त असाध्यै जघन्य प्रकृति देखिन्छ, किनभने अब आदेशमा आएर उसको आफ्नो बाबुलाई मारे पनि दुईजना मात्र रूपमा घर नजिकै खाडामा पुरिएको अवस्थामा भेटेका थियौँ। यस्ता प्रकृतिको घटना अपराध समत बिरलै एकदम नगण्य रूपमा भेटिएको छ। एकदम जघन्य प्रकृति घटना मध्येमा उसको बाबुलाई आफैले मार्नु आदेशमा आएर मार्नु पनि ठुलो जघन्य प्रकृति, त्यसमा पनि मारिसकेपछि योजनाबद्ध खाल्टोमा पुरेर कसरी खान पाओस् भन्ने हेतुले पुरिएको अवस्था भेटेको हो। त्यही त हामीले केही बेर अघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख डिएसपी बुद्धिराज गुरुङसँग सम्पर्क गरेका थियौँ। उहाँले चाहिँ नि यो वालिङ वडा प्रहरी कार्यालयले अनुसन्धान गरिरहेकोले उतै बुझ्नुहोस् भन्नुभयो। यस्ता खालका घटनाहरू ओझेलका खबरले उठाउने गर्छ, जानकारी गराइदिनु भयो, यसका लागि धेरै धेरै धन्यवाद छ। र यस्ता घटना आगामी दिनमा अन्यत्र नघटोस् भन्ने कामना गर्दै अहिलेलाई यो खबर बिट मार्न चाहन्छौँ। सहयोग गर्नुहुने ओझेलका खबर युनिट कालीगण्डकी एफएमलाई विशेष धन्यवाद दिँदै म बिदा चाहन्छु। हवस् त, हस् नमस्कार। अब गीत संगीत र खोज खबरको सङ्गालो नियमित स्तम्भ जीवनको गोरेटोमा आफ्नै फुपूले श्रीमान खोसेपछि एक चेलीको वेदना सुनाउ। महिला हिंसा र उत्पीडनका घटनाहरू सुन्दा झट्ट प्राय सबैलाई लाग्छ ती महिला हिंसाका पीडकहरू पुरुषहरू हुन्। साँचो अर्थमा भन्ने हो भने महिला उत्पीडनका कारकहरू महिला नै बनेका छन् र भन्ने गरिन्छ महिलाका दुश्मन महिला नै बन्ने गरेका छन्। त्यसको ज्वलन्त उदाहरणका रूपमा अथवा प्रतिनिधिमूलक घटनाका रूपमा आज हामीले पाल्पा जिल्ला पालुन मैनादी गाविस वडा नम्बर 5 बतासे बिरौटी 18 वर्षीय सम्झना ठडराईको घटनालाई प्रस्तुत गर्न गइरहेका छौँ। भर्खर मात्र कक्षा 8 पढ्दै गरेकी सम्झना ठडराई नवलपरासी जिल्ला अमरापुरी गाविस वडा नम्बर 8 निवासी प्रेम विश्वकर्मासँग गत माघ 14 गते प्रेम विवाह गर्नुभएको थियो। प्रेम विवाह गरी उनको घरमा जानुभएकी सम्झनालाई रात दिनको कुटपिट यातना सुरु भयो। उहाँ गर्भवती हुनुहुन्थ्यो। त्यो अवस्थामा उहाँलाई कुटपिट यातना गरेपछि उहाँ आफ्नो ज्यान बचाउनका लागि माइती घर स्थित आइपुग्नु भयो। त्यस बेला उहाँका श्रीमान प्रेम विश्वकर्माले अर्को विवाह गर्नुभयो। त्यो विवाह पनि कस्तो भने स्वयं सम्झनाकी फुबुलाई उहाँले दोस्रो विवाह गर्नुभयो। त्यसपछि हेलत्तो सहेर बस्नु भएकी उहाँले माइतीमै छोराको जन्म दिनुभयो र आज ती छोरा 10 महिनाको हुँदा पनि उनको न्वारन हुन सकिरहेको छैन। यसरी आफ्नै फुबुले श्रीमान खोसी दिएपछि घर्नघाट भएर माइतीमा अलपत्र पर्नु भएकी सम्झना ठडराई आफ्नो पीडा वेदना ओझेलका खबर मार्फत पस्किन्छु भन्दै हामीलाई पटक पटक फोन गर्नुभयो र रिडी स्थित हाम्रा सहकर्मी चुरामणिले उहाँसँग टेलिफोनमा जोड्ने प्रयत्न गरिरहनु भएको छ। अर्थात् आज हामी टेलिफोनमा आधारित सम्झना ठडराईको जीवनको गोरेटो प्रस्तुत गर्न गइरहेका छौँ। हेलो, नमस्कार। तपाईँको रिङटोन सुन्न बित्तिकै तपाईँ विरहमा हुनुहुन्छ भन्ने लाग्छ, अथवा तपाईँको आफ्नो मन पराएको गीत पनि हुन सक्यो, होइन सम्झनाजी? जुन तपाईँको आफ्नै फुपूले तपाईँको श्रीमान खोसेपछि तपाईँ अलपत्र पर्नु भएको छ, तपाईँको छोरा अहिले 9-10 महिनाको भए होइन, र अहिले छोरा पनि माइतीमा ल्याएर बस्नु परिरहेको छ भन्ने सुनिएको छ, तपाईँका सबै पीडा वेदनाहरू व्यक्त गर्न सक्नुहुन्छ आजको जीवनको गोरेटोमा, र बिच बिचमा तपाईँको भावनासँग मेल खाने गीत पनि सुनाउने छौँ, है त? ल, सुरु गर्नुहोस्। मेरो छोराको जन्म 2070 शुक्रको 9 शुक्रबार 5:09 तान्नु जाँदा मेरो छोराको जन्म भएको, मेरो छोराको नौगान पनि भएको छैन। म आफ्नो मेरो छोटा हुन जानु भएको भन्ने सिन्धु थापालाई प्रेमसँग लभ गरेर मेरो बुढा प्रेमसँग उहाँको जोइन्ट अर्थात् उहाँको जोइन्ट जोइनमा चौका हुन जानु भएको छ। के गर्ने आफ्नो टिटु भनेर पनि नहुने नहुँदो रहेछ। मेरो नागरिकता पनि छैन र मेरो बिहाकर्ता मेरो छोरा त गर्ने गर्दा पनि भएको छैन। अब म के गर्ने, म मेरो छोरालाई कसरी पालन पोसाल गर्ने, उसको मसँग फोटो पाएको अरू केही पनि छैन। न त मलाई फोन गर्छ, न त मलाई यहाँ छु भनेर घरबाट हिँडेको पनि म नहुँ। यहाँ भयो मेरो पेटमा 8 महिनाको बच्चा थियो, मलाई दिन रात पेटमा टिक्ने र गाजर सुरत रक्सी खाएर मलाई चिन्ता बिक्री गर्नुहुन्थ्यो। न त मेरो केही गल्ती नै थियो, त्यसै बिक्री के गर्ने, छोरीको जातलाई जे जस्तो गरे पनि सहनै गर्ने, मेरो ज्यान बचाउन र मेरो छोराको ज्यान बचाउने हिँडेकी म घरबाट आएको 25 गते हिँडे, म आएको 25 गते घरबाट हिँडेर म मालदा सागरी आएँ। सागरी आएर मैले मेरो छोराको जन्म गराएँ। मान्छे 28 गते मेरो मान्छे 29 गते मेरो छोराको जन्म भयो। मेरो छोराको नौरान पनि भएको छैन। मैले मेरो छोराको नाम प्रशान्त गराएँ। सबै आफ्नो कुकुरले मलाई एकदम मलाई धोका दिनुभयो। के गर्ने, म माइत आएँ। म मान्दा 4 महिना बसेर म फेरि म माइत आएँ। बतासे 5 महिना दिदीमा आएँ अनि तिनीहरूको मानिसँग मैले कुरा गरेँ। के भयो, तिम्रो किन भएको, म माथि मेरो यत्रो सानो बाछा छ, म अब कहाँ जाने, मेरो माइत पनि खासै मनी धनी हुनुहुन्न, एकदम गरिब हुनुहुन्छ, साँझो गरे साँझै खाने, बिहान गरे बिहानै खाने हो। म पछि लाग्ने कोही भएन, म एकदम दुखी छु, मैले केही गर्न सक्दिनँ उसलाई। म दुई बेला म लड्छु भनेको थिएँ त मलाई कसैले पनि साथ दिएनन्। मेरो आफ्नो मान्छे कोही छैनन्, मेरो माइती मानी मेरो मम्मी बाहेक कोही छैनन्। मेरो बाबा भए मलाई सायद यस्तो हुन्थेन होला। बाबा मेरो बित्नु भएको 4-14 गति बित्नु भएको, अहिले 1 वर्ष भयो। म अत्यन्तै दुखी छु, के गर्ने। उसको मम्मीले भन्छ त पहिला त पहिला अन्त बिहा गरे हुन्छ, त्योसँग लडेर कहिले केही पाउँदिनस् भनेर भन्छ। अब म के गर्ने, म कहाँ जान्छ, मलाई पहिला साँच्छ छु भनेर मलाई फोन गर्दै पनि आनन्द हुन्थ्यो, म पढ्न चाहन्छु भनेर भन्नु पनि होइन, चेतन गर्नुहुन्न, म अब के गरौँ, म कहाँ जाम, म यो छोरालाई मैले कसरी पालाम, यो छोरा भोलि बिहान स्कुल जानु दिन हुन्छ, मैले जन्म गर्दा स्कुल नपुग्दाखेरि मैले के गरी बुझाउँ, मैले मेरो म अब के गरेर मैले मेरो छोरालाई पालाम। जुन विवाह छ नि, लभ म्यारिज हो या माघी विवाह, के हो? अनि तपाईँहरूको प्रेम सम्बन्ध कतिसम्म रह्यो, कहिलेदेखि कहाँबाट चिनापर्ची भयो, यसबारे बताइदिनुहोस् न। जगतको मसिले मेरो नाम तिम्रो छोको स्याउँदो म लेख्न पाउँ, जुग जाने माया गरौला, सिन्दुर किन्ने पैसा नि भएन भने नि हात काटेर रगतले स्याउँदो भरौला, सिने मेरो नाम तिम्रो छोको स्याउँदो म लेख्न पाम, जुग जाने माया गरौला, सिन्दुर किन्ने पैसा नि भएन भने नि हात काटेर रगतले स्याउँदो भरौला। आफैले यो औँला काटेर त्यसरी बाचा बन्धन गरेको मान्छेले छोड्दाखेरि बेकार रहेछ भने लाग्यो कि लागेन तपाईँलाई यो बाचा कसम भन्ने कुराहरू? के लाग्छ अहिले तपाईँलाई, तपाईँको श्रीमानले अवस्था गर्नु भएन, जुन समाजमा महिलाको दुश्मन महिला नै हुँदैछ भन्ने कुरो देखाउँछ, किनभने तपाईँको आफ्नै फुपूले ज्वाइँलाई खोज्नु भएको छ एक वर्षभित्रमा होइन र, अनि आफ्नो फुपूलाई भन्नु भएन किन खोज्नु भयो फुपू मेरो श्रीमानलाई भन्नु भएन तपाईँले? तपाईँको श्रीमानको पुरै ठेगाना? मेरो श्रीमानको ठेगाना अमरापुरी आठ, अमरापुरी गाविस माथि झरेको लाओ माथि सात भरे ठाउँमा नवलपरासी। अनि उहाँको नाम चाहिँ? प्रेम बिक। तपाईँहरू नेपाली जातको हो ठडराई भनेको? त्यसमा जातीय कारण थिएन, जातीय कारण हुन्थ्यो भन्ने त पक्कै पनि उहाँले फेरि फुपूलाई लानु हुनु थिएन होला होइन? विवाह त उहाँले त्यस पूर्व पनि धेरै गर्नुभएको थियो नि अरूसित पनि हो, तिम्रो मायाले आँखा भिजायो।